साँचो किन चाहिँ यो संयोजनी थियो यो संयोजन थियो तिमीलाई मेरो माया अर्पण गरे तिमीलाई जीवन समर्पण गरे तिमीलाई मेरो माया अर्पण गरे तिमीलाई जीवन समर्पण गरे हो संयोजन पाउन सकिन्छ सकिन्न यो जुनी त तिमीलाई नै भयो संसारमा सबभन्दा लाग्छ तिम्रे माया छुट्नु परे मरी जान्छु नि ए संसारमा सबभन्दा लाग्छ तिम्रे माया छुट्नु परे मरी जान्छु नि ए नभन न त्यसरी मेरो माया अर्पण गरे तिमीलाई जीवन समर्पण गरे हो संयोजन पाउन सकिन्छ सकिन्न यो जुनी सहजुरैलाई हो एकै जुनी बाँचु मिठो माया साँचु यो संयोजन थियो किन चाहिँ यो संयोजन थियो।